नमस्कार। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104 थप्लो 5 समयकासँगै इन्टरनेट लाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब स्थानीय समाचार विस्तारमा। चितवनको रामनगर जङ्गलमा आज भएको बस दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा 42 जना घाइते भएका छन्। धरानबाट काठमाडौँ जाँदै गरेको 4282 नम्बरको बस भरतपुर नगरपालिका 1 रामनगरमा दुर्घटना भएको जिल्ला प्रहरीकाले चितवनले जनाएको छ। मृत्यु हुनेमा उदयपुर मैको 1 कासुर अवस्थापा मगर र सुनसरी डुमरहका 35 वर्षीय शम्भु नारायण चौधरी रहेका छन्। घाइतेहरूको भरतपुर अस्पताल र चितवनका 2 मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले डेङ्गु रोगको संक्रमण देखिन सुरु गरेकाले सचेतता अपनाउन आग्रह गरेको छ। पछिल्ला समय पानी परेपछि लामखुट्टीको मात्रा बढेसँगै डेङ्गु देखिन सुरु भएकाले सावधानी अपनाउन कार्यालय जिल्लावासीहरूलाई आग्रह गरेको हो। विशेष गरी भदौ असोजमा यो रोगले महामारीको रूप लिने भए पनि फाटाफुट्टो रूपमा यसको प्रभाव पनि देखिरहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केयर सिंह गोधारले जानकारी दिनुभयो। अहिले फाटाफुट्ट यसको प्रभाव देखिन थालेको छ। जनस्वास्थ्य प्रमुख गुदारले भन्नुभयो, आत्तिनुपर्ने अवस्था छैन, सावधानी अपनाए यसबाट बस्न सकिन्छ। डेङ्गु लकाउने लामखुट्टीले सफा र जमेको पानीमा फुल पार्ने र बच्चा जमाने गर्छ। पानी जम्ने, खाल्टा खुल्टी पुर्ने, साँझ र बिहान पख पुरा शरीर ढाक्ने कपडा लगाउनु डेङ्गुबाट बस्ने प्रमुख उपाय भएको चिकित्सकहरू बताउँछन्। डेङ्गु जीवाणु भएको एजिप्टाई जातिको पोथी लामखुट्टीले टुकेमा मानिसहरूमा डेङ्गु लाग्दछ। यो वर्ष डेङ्गु लागेका 5 जनाले चितवनका विभिन्न अस्पतालमा उपचार गराएका छन्। चितवनमा विक्रमसम्म 2067 सालदेखि डेङ्गुको संक्रमण देखिएको हो। डेङ्गुको कारण कतिपय मानिसले ज्यान समेत गुमाएका छन्। गर्मी बढेसँगै चितवनमा कुखुरा समेत मर्न थालेका छन्। केही दिन अघि भएको अत्यधिक गर्मीका कारण किसानले पालेको सयौं कुखुरा मरेको जिल्ला पशु सेवा कार्यालय चितवनले सुनाएको छ। दैनिक परीक्षणका लागि मात्रै 20-25 वटा कुखुरा ल्याबमा आउने गरेको सो कार्यालयका प्रमुख रामकुमार कार्कीले जानकारी दिनुभयो। परीक्षणका लागि ल्याउने कुखुरा यो समयमा दोब्बरले वृद्धि भएको छ। एक त गर्मीका कारण कुखुरा मरेको पाइएको छ भने अर्को रानीखेत र कक्सी भन्ने रोगले कुखुरा मरेको पाइएको, तर अहिलेसम्म बर्ड फ्लूको संकेत भने केही पनि नदेखिएको उहाँले बताउनुभयो। हप्ता 10 दिनका अन्तरालमा चितवन गीतानगरका रमेश पोखरेलको करिब 1000 कुखुरा मरेको छ। रानीखेत रोगका कारण कुखुरा मरेको पशु कार्यालयले जनाएको छ। पोखरेलको 5 लाख भन्दा बढीको क्षति भएको बताइएको छ। अन्य कुखुरा फार्ममा पनि गर्मीले कुखुरा मरेको कार्यालयले जनाएको छ। चितवनमा पर्यटकीय नगरीको रूपमा सौराशिनिन्छ, तर अब यसको वैकल्पिक स्थानहरू समेत बन्न थालेका छन्। यस्तै भरतपुर नगरपालिका नसिकी रहेका सामुदायिक वनहरूले पनि पर्यटक लोभ्याउन थालेका छन्। पर्यावरण विकासका लागि त्यस स्थानमा ऱ्याफ्टिङ सञ्चालनदेखि लिएर एकसिङ्गे गैंडा लगायतका वन्य जन्तुहरू सजिलै देख्न पाइने वातावरण सृजना भएको छ। मंगलपुर गुन्सा नगर गाविसमा रहेका सामुदायिक वनहरूमा अहिले यस्तै वातावरण बन्न थालेको छ। पर्यावरणको विकास का लागि सेती देवी, ज्ञानेश्वर मझुवा र सिद्धेश्वर गणेश सामुदायिक वनलाई ज्ञानेश्वर ब्लक नामकरण गरी हरियो वन नाम कार्यक्रम सञ्चालन भइरहेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष मार्फत USAID को आर्थिक सहयोगमा ज्ञानेश्वर ब्लकमा अहिले हरियो वन कार्यक्रम सञ्चालन भइरहेको छ, जसले गर्दा एकसिङे गैंडा अहिले सजिलै देख्न पाइने भएको छ। यस क्षेत्रमा अझै विकास गर्नका लागि आशा सरकारवालासँग सम्मान्य गोष्ठी समेत गरिएको छ। कार्यक्रममा बोल्दै ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष एवं वन्य जन्तु तथा पर्यटन विकास समितिका अध्यक्ष बसन्त कुमार थापाले पर्यावरण विकासका लागि अहिले विभिन्न कामहरू अगाडि बढाइएको जानकारी दिनुभयो। उहाँले सामुदायिक वनहरूमा सजिलै एकसिङ्गे गैंडा लगायतका चराचुरुङ्गीहरू देख्न सक्ने अवस्था सृजना गरेको बताउनुभयो। उहाँले यहाँको पर्यटनको विकासका लागि सबैसँग आह्वान गर्नुभयो। सेती देवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक अधिकारीले क्षेत्रको विकासका लागि होटल व्यवसायसँग समन्वय भइरहेको बताउनुभयो। उहाँले चितवन आउने पर्यटकलाई यस ठाउँमा ऱ्याफ्टिङसँगै गैंडाको दृश्य अवलोकन गर्न राम्रो व्यवस्था भएको बताउनुभयो। ती सामुदायिक वनहरूमा सजिलै एकसँगै गैंडाहरू अवलोकन गर्न पाइन्छ। कार्यक्रममा नेकपा एमालेका प्रचार विभाग प्रमुख अरुण पीडित भण्डारी, नेकपा माओवादीका नारायण शर्माले पर्यटन विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता सुनाउनुभयो। चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पूर्वी चितवनको कछारमा रहेको खगेन्द्र मल्ले मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षमा सुखबहादुर तामाङ चयन हुनु भएको छ। समूहको आज भएको अधिवेशनले तामाङको अध्यक्षतामा 9 सदस्यीय समिति 5 वर्ष कार्यकालका लागि सर्वसम्मत चयन गरेको हो। समितिको उपाध्यक्षमा धनुराज सडाई, सचिवमा नारायण दहित, कोषा अध्यक्षमा जल्लुराम चौधरी चयन भएको निवर्तमान अध्यक्ष सीताराम अर्यालले जानकारी दिनुभयो। त्यस्तै रामहरि सडौला, रामनाथ डल्लाकुटी, गणेश थपलिया, अनिल तामाङ र वामन महतो सदस्यमा चयन भएका छन्। चारजना महिलापछि मनोनित गरिने निवर्तमान अध्यक्ष अर्यालले बताउनुभयो। कछार गाविसको 4 नम्बर ओडा बाहेक र भण्डाराका 4.5 वटा ओडा खगेन्द्र मल्ले मध्यवर्ती उपभोक्ता समिति सेवा क्षेत्रभित्र पर्दछन्। कछार र भण्डारा गाविसमा रहेका 9 वटा इकाइ समितिबाट कार्य समिति चयन गरिएको हो। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट आउने जङ्गली जनावरले खेतबारीमा लगाइएको मकै बाली खाएर दुःख दिन थालेपछि छोरीका किसान मर्कामा परेका छन्। गोड्ने बेला भएको मकैको बिरुवाको गोबर घोगा लाग्ने बेला भएका मकै मथानमै आउने गरेका चित्तल तथा बदेलले खाएर सुखा पार्न थालेपछि स्थानीय कृषक मारमा परेका हुन्। साँझ पर्ने बित्तिकै दर्शन भन्दा बढीको संख्यामा चित्तलको बथानले मकै बारीमा पसेर दैनिक रूपमा क्षति पुर्याउँदै आएको स्थानीय कृषक रामप्रसाद झुङ्गनाले बताउनुभयो। लामो समयको खडेरीले राष्ट्रिय जङ्गलमा जङ्गली जनावरका लागि प्राप्त आहार नभएकाले साँझ पर्ने बित्तिकै मकै बालीमा जङ्गली जनावरले खाएर नष्ट पार्ने गरेको उहाँले बताउनुभयो। ठोरी गाविसलाई चारैतिर बाट जङ्गलले घेरेकाले त्यहाँका कृषक प्रत्येक वर्ष जङ्गली जनावरका कारण पीडित हुँदै आएका छन्। सल ट्रेनिङ कर्पोरेसन लिमिटेड नानघटले आन्तरिक सुरक्षाको लागि कार्यालयमा सिसी क्यामेरा जडान गरेको छ। जनतालाई सुपथ मूल्यमा उपभोग्य सामग्री बिक्री गर्दै आएको संस्थाले आन्तरिक सुरक्षाको लागि गोदामदेखि कार्यकक्ष र कार्यालय परिसरमा सिसी क्यामेरा जडान गरेको कार्यालय प्रमुख बुद्धि विनोद दाहालले बताउनुभयो। करिब 3 लाखको लागतमा कार्यालयको मूल गेटदेखि भित्रसम्म 16 क्यामेरा जडान गरिएको छ। क्यामेरा जडानसँगै कार्यालयको सुरक्षा तथा कार्य हुन सक्ने अनैतिक कार्यहरू रोकिने प्रमुख दाहालको भनाइ छ। 16 क्यामेरा मार्फत कैद भएका दृश्यहरू मोनिटर मार्फत कार्यालय प्रमुखको कार्यकक्षमा हेर्न मिल्ने व्यवस्था मिलाइएको छ। दैनिक लाखौं रुपियाँको कारोबार गर्दै आएको संस्थाले केही समयभित्रमा व्यवस्थित काउन्टर बनाउने लक्ष्य लिएको कार्यालय प्रमुख दाहालले बताउनुभयो। हाल संस्थाले नुन, तेल, चिनी, चामल, दाल, मसला लगायतका खाद्यान्नहरू बिक्री वितरण गर्दै आएको छ भने रासायनिक मल, ग्यास, चायल लगायतका अरू सामग्रीहरू पनि सुपथ मूल्यमा बिक्री गर्दै आएको छ। आदिवासी जनजातिहरूले राजनैतिक दलहरूलाई आफूहरूलाई भोट ब्याङ्कको रूपमा मात्र नलिन आग्रह गरेका छन्। हरेक वर्ग समुदायको विकास गर्ने भन्दै लक्ष्य र उद्देश्य आदिवासी जनजातिलाई देखाए पनि सो अनुसार नगरेको आरोप लगाएका छन्। आदिवासी जनजाति जिल्ला समन्वय समिति जिल्ला विकासले खैरिनीमा आयोजना गरेको नेतृत्व विकास कार्यक्रममा सहभागी आदिवासी जनजातिका अगुवाहरूले यस्तो बताएका हुन्। हरेक गाउँ विकास समितिमा गरिने परिषदले आदिवासी जनजाति तथा पिछडा वर्ग समुदायको विकास गर्ने भनेर केही रकममा छुट्याए पनि सो क्षेत्रमा काम नगरी विकास निर्माणमा खर्च गर्ने गरेको थारू कल्याण सेवा समाजका अध्यक्ष विश्राम महतोले बताउनुभयो। उहाँले राजनैतिक दलमा प्रतिनिधित्व गर्ने आदिवासी जनजातिहरूलाई पार्टीभन्दा माथि उठेर काम गर्न सुझाव दिनुभयो। त्यस्तै आज समितिले स्थानीय विकास अधिकारी भरतमणि पौडेललाई स्वागत गर्नुका साथै सम्मान गरिएको थियो। सम्मानपछि स्थानीय विकास अधिकारी पौडेलले गर्दै आदिवासी जनजातिको वर्ग समुदायको विकासका लागि आफू लागिपर्ने बताउनुभयो। त्यस्तै उहाँले जिल्ला विकासबाट छुट्याउँदै आएको 15% बजेटबाट गाउँ गाउँमा सचेतना कार्यक्रम गर्दै आदिवासीहरूलाई सजग गराउन आग्रह गर्नुभयो। कार्यक्रममा विभिन्न राजनैतिक दलका पार्टी प्रतिनिधि तथा जातीय संगठनका प्रतिनिधिहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम समितिका उपाध्यक्ष नरेन्द्र लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो। रत्नगर उद्योग वाणिज्य संघले 3 वर्ष कार्य योजनाको पूर्व सन्ध्यामा आज पूर्व तयारी गोष्ठीको आयोजना गरेको छ। संघले 3 वर्षसम्म गर्ने कामहरूको सूची तयार गर्न व्यवसायहरूसँग सुझाव संकलनको लागि गोष्ठीको आयोजना गरेको हो। संघका वरिष्ठ उपाध्यक्ष एवं कार्यशाला गोष्ठी तयारी समितिका संयोजक अनिल कृष्ण श्रेष्ठको संयोजकत्वमा सम्पन्न गोष्ठीमा रत्नगर फेन्सी तथा कस्मेटिक व्यवसाय समिति, सटर ग्रेल तथा केसे औसार उद्योग समन्वय समिति, किराना व्यवसाय समिति, कुखुरा व्यवसाय संघ पूर्वी चितवन, चितवन विद्युत व्यवसाय समिति, कपडा व्यवसाय समिति, रत्नगर एग्रोभेट तथा बीज वृद्धि व्यवसाय संघ, रत्नगर मलखाद व्यवसाय संघ, हार्डवेयर व्यवसाय समितिका वस्तुगत समितिहरूको सहभागिता रहेको थियो। सहभागीहरूबाट संस्थागत विकास, व्यावसायिक समस्या, सामाजिक समस्याका सन्दर्भमा समाधानका उपाय समावेश गरी खाका तयार गरिएको थियो। शैक्षिक क्षेत्रमा कार्यरत बुद्धिजीवी प्राध्यापक र शिक्षकहरूले संविधान सभाको पुनर्निर्वाचनमा चितवनको क्षेत्र नम्बर 4 रामकृष्ण घिमिरेलाई निर्वाचित गराउन फरक रणनीतिका साथ पहल थालेका छन्। घिमिरे नेपाली कंग्रेसका तर्फबाट उम्मेद्वार रहे पनि समग्र शिक्षाको क्षेत्रमा उहाँलाई अन्य उम्मेद्वारको तुलनामा बढी ज्ञान भएको भन्दै निर्वाचित गराउन गृह कार्य भइरहेको बुझिएको छ। चितवन क्षेत्र नम्बर 4 भेटिएका एक बुद्धिजीवीका अनुसार प्राध्यापक र शिक्षक बीचमा घिमिरे लोकप्रिय मानिनुहुन्छ। शिक्षक र प्राध्यापकलाई सधैँ अस्थायी राख्नु हुँदैन भन्ने घिमिरेको तर्कका कारण शिक्षा क्षेत्रमा उहाँ लोकप्रिय हुनुभएको प्राध्यापक विष्णु प्रसाद गौतमले बताउनुभयो। भरतपुरको मैयादेवी कन्या कलेजका संस्थापक अध्यक्ष घिमिरेले त्यहाँ रहेका 2 दर्जन प्राध्यापक स्थायी गर्नुका साथै जिल्लाभरका अस्थायी प्राध्यापक र शिक्षकलाई स्थायी गर्न अपिल गर्नुभएको थियो। शिक्षक संघ चितवनका अध्यक्ष ध्रुव पोखरेलले घिमिरेको दुर्गम जाजरकोटदेखि चितवनको विश्व प्रकाश उच्च विश्वमा प्रधानध्यापकको अनुभव रहेको बताउँदै शिक्षा क्षेत्रका लागि उहाँको प्रतिस्पर्धा कोही नरहेको बताउनुभयो। घिमिरेले मंगलपुरमा रहेको हरिकुमार स्मारक कलेजका संस्थापक हुनुहुन्छ। स्रोतका अनुसार घिमिरेलाई निर्वाचित गराउन शिक्षा क्षेत्रमा कार्यरत नेपाली कंग्रेस बाहेकका व्यक्तिहरू समेत आन्तरिक रूपमा सक्रिय भएको छ। यही असार 8 गते हुने संविधान सभा सदस्य उपनिर्वाचनमा विद्युतीय मतदान हुने भएपछि दलहरूले चुनाव प्रचार प्रसारसँगै मतदाता शिक्षालाई पनि तीव्र पारेका छन्। यसअघि भएका चुनावभन्दा फरक शैलीबाट मतदान हुने भएपछि जिल्ला निर्वाचन कार्यालय चितवनसँगै दलहरूले पनि मतदाता शिक्षालाई बढी जोड दिएका हुन्। जिल्ला निर्वाचन कार्यालय चितवनले क्षेत्र नम्बर 4 का 31 मतदान केन्द्र, 7 वटा गाउँ विकास समिति तथा भरतपुर नगरपालिका 5 वटा ओडाहरूमा कुल 43 जनाको टोली खटाएर मतदाताहरूलाई विद्युतीय मतदानका बारेमा जानकारी गराएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताउनुभयो। बिहान र बेलुकाको समयमा टोल टोलमा पुगेर मतदाताहरूलाई भेला गराई मतदान गर्ने तरिकाबारे जानकारी गराइएको उहाँले बताउनुभयो। त्यस्तै आफ्नो चुनाव प्रचार प्रसार अभियानलाई तीव्र पारेका दलहरूले पनि मतदाता शिक्षालाई बढी प्राथमिकता दिएका छन्। नेपाली कंग्रेस चितवनका जिल्ला सभापति टेकप्रसाद गुरुङले घरदैलो अभियान र मतदाता शिक्षा कार्यक्रमलाई एकसाथ अघि बढाइएको बताउनुभयो। मतदाता शिक्षाका लागि सबै गाउँ कमिटी र वडा कमिटीहरूलाई परिचालन गरिएको उहाँले बताउनुभयो। त्यस्तै नेकपा एमाले पनि ग्रामीण क्षेत्रका मतदाताहरूलाई लक्षित गरी मतदाता शिक्षा कार्यक्रम गरिरहेको नेकपा एमालेका जिल्ला अध्यक्ष जयन थपलियाले बताउनुभयो। जिल्ला निर्वाचन कार्यालयको मतदाता शिक्षा कार्यक्रम ग्रामीण क्षेत्रमा प्रभावकारी नभएको बताउँदै उहाँले त्यस क्षेत्रमा बढी जोड दिइएको बताउनुभयो। एकीकृत नेकपा माओवादीले पनि यो अभियानलाई तीव्र पारेको छ। एकीकृत नेकपा माओवादीले चुनाव प्रचार प्रसारका क्रममा विद्युतीय मेसिनको चित्र बनाएर मतदाताहरूलाई मतदान गर्ने तरिका सिकाइएको जिल्ला नेता घनश्याम दाहाल अविनाशले बताउनुभयो। चितवन क्षेत्र नम्बर 4 12 उम्मेदवारी रहे पनि 3 दलले प्रचार प्रसारलाई बढी तीव्रता दिएका छन्। चितवनको क्षेत्र नम्बर